नगदबाट सुधारिएको नगदमा जान्छौँ, त्यसपछि सुधारिएको प्रोधाविमा जान सक्छौँ। सत्य कुमारी जोशीजीको यहाँ चाहिँ के आइरहेको छ है, त्यो तपाईँले म्युट अनम्युट गर्नु। अनि हामीले के बुझ्नु पर्यो भने मैले अहिले प्रोधावी कि सुधारिएको प्रोधावी लेखा प्रणाली आधुनिक लेखा प्रणाली हो सर भनेर भन्नुभयो उहाँले। आधुनिक लेखा प्रणाली भनेको प्रोधावी नै हो, सुधारिएको प्रोधावीलाई आधुनिक लेखा प्रणाली भनिँदैन, पूर्ण रूपमा आधुनिक भनेकै त्यो प्रोधावी लेखा प्रणाली हो। प्रोधावी लेखा प्रणालीमा जानको लागि ट्रान्जिसन हुन्छ। ट्रान्जिसन भनेको पहिला हामी नगद, नगदबाट सुधारिएको नगद, अनि सुधारिएको प्रोधावी, त्यसपछि मात्र हामी प्रोधावीमा जान सक्छौँ। त्यसैले पहिला चाहिँ प्रोधावी, सुधारिएको प्रोधावी आउँछ, अनि मात्र बल्ल प्रोधावी लेखा आउँछ भनेर पनि हामी त्यसको डिफ्रेन्स चाहिँ त्यसरी पनि लेख्न सक्नेछौँ दुईवटाको है। अब यो कुरा चाहिँ यति भएपछि हामीले अब चारवटा कुरा, नगदमा आधारित, सुधारिएको नगदमा आधारित, सुधारिएको प्रोधावीमा आधारित र प्रोधावी लेखा प्रणाली, यो चारवटाको बारेमा चाहिँ तपाईँहरूलाई अहिले मैले स्पष्टसँग बुझाएँ। यति कुरा चाहिँ तपाईँलाई मैले बुझाइसकेपछि अब हामी यो नगद र प्रोधावी लेखामा के डिफ्रेन्स छ भन्ने कुरा पनि मैले बुझाइसकेपछि अब हामी पाठमा, यहाँ हाम्रो पाठको दोहोरो लेखा प्रणाली के हो, यसका विशेषता के हुन् भन्नेमा एकताले हामी कुरा गरौँ है। त्यसपछि एन्ड गरौँ, जस्तो तपाईँलाई सोध्न मन लागेको कुरा सोध्नु होला, त्यसपछि तपाईँलाई सोध्नु मन लागेको कुरा तपाईँहरू सोध्न सक्नुहुने भयो, च्याट बक्समा यहाँ लेख्नु होला केही छ भने पनि। म अब दोहोरो लेखा प्रणाली र हाम्रो चाहिँ नि दोहोरो लेखा प्रणालीको सिद्धान्त के हो, दोहोरो लेखा प्रणाली भनेको के हो भन्ने चाहिँ म बुझाउँछु। नगद र प्रभावी चाहिँ मैले बुझाएँ, यो नगद र प्रभावीको डिफ्रेन्स पनि बुझाएँ, नगद र प्रभावीमा कसरी जाने भन्ने कुराहरू पनि गरेँ। त्यो बुझ्नु नै भनेर तपाईँले फेरि पनि सोध्नु मिल्नुहुन्छ। अब म यसपछि दोहोरो लेखा प्रणाली के हो र यसको विशेषताहरू के हुन् भन्ने बारेमा कुरा गर्छु। सबभन्दा पहिला दोहोरो लेखा प्रणाली भन्नाले कारोबारहरूको दोहोरो प्रभाव र बराबर प्रभाव, कारोबारहरूको दोहोरो प्रभाव र बराबर प्रभाव देखिने गरी राखिने लेखालाई हामीले दोहोरो लेखा भनेर भन्छौँ। कारोबारको दोहोरो प्रभाव र कारोबारको बोहोरो बराबर प्रभाव, त्यसलाई हामीले डबल इफेक्ट एन्ड इक्वल इफेक्ट अफ ट्रान्जेक्सन भनेर पनि भन्छौँ। कारोबारको दोहोरो प्रभाव र बराबर प्रभाव देखिने लेखा नै दोहोरो लेखा हो भनेर हामीले बुझ्नु पर्यो पहिलो फर्स्टमा। अर्को चाहिँ दोहोरो लेखा प्रणालीमा एउटा मान्यता हुन्छ, एजम्सन हुन्छ, फर एभ्री डेबिट देयर इज इक्वल एन्ड अपोजिट क्रेडिट, हरेक कारोबारको ठिक विपरीत र बराबर क्रेडिट हुन्छ भन्ने मान्यता हुन्छ। यसमा दोहोरो लेखा प्रणालीमा हरेक कारोबारको ठिक विपरीत र बराबर क्रेडिट हुन्छ भन्ने मान्यता राखेको छ इन डबल एन्ट्री बुक किपिङ सिस्टम। वन एजम्सन इज मेड, कस्तो एजम्सन गरिन्छ अरे, वन एजम्सन इज मेड फर एभ्री डेबिट द्याट इज इक्वल एन्ड अपोजिट क्रेडिट। हामीले के बुझ्नु पर्यो भने दोहोरो लेखा प्रणाली भनेको कारोबारहरूको दोहोरो प्रभाव र बराबर प्रभाव देखिने गरी राख्ने लेखा रहेछ। डबल एन्ट्री सिस्टम इज अ सिस्टम अफ एकाउन्ट वेयर डबल इफेक्ट एन्ड इक्वल इफेक्ट अफ ट्रान्ज्याक्सन्स आर क्लियरली इन्डिकेट। त्यो भयो। दोस्रो मैले के भने, दोहोरो लेखा प्रणालीमा चाहिँ हरेक डेबिटको ठिक विपरीत र बराबर क्रेडिट हुन्छ भनेर भन्दो रहेछ। फर एभ्री डेबिट द्याट इज इक्वल एन्ड अपोजिट क्रेडिट भन्दैछ। दोहोरो लेखा प्रणालीमा कारोबारहरूको दुई पक्ष हुन्छ, दर आर टु साइड अफ ट्रान्ज्याक्सन्स डेबिट एन्ड क्रेडिट। दोहोरो लेखा प्रणालीमा कारोबारको दुई पक्ष हुन्छ, डेबिट एन्ड क्रेडिट। अर्को शब्दमा भन्ने हो भने कारोबारलाई दुई पक्षमा उल्लेख गरिन्छ, डेबिट र क्रेडिट। डेबिट एन्ड क्रेडिट आर टु साइड अफ द ट्रान्ज्याक्सन्स, कुनै पनि कारोबारलाई डेबिट र क्रेडिट दुई पक्षमा हामी देखाउने गर्दछौँ। अनि अर्को चाहिँ हामीले के गर्नु पर्यो भने दोहोरो लेखा प्रणालीमा चाहिँ कारोबारलाई लेखा समीकरणमा व्यक्त गरिएको हुन्छ। ट्रान्ज्याक्सन्स आर एक्सप्रेस इन एकाउन्टिङ इक्वेसन। दोहोरो लेखा प्रणालीमा कारोबारहरूलाई केमा व्यक्त गरिएको हुन्छ भन्दा एकाउन्टिङ इक्वेसन। एभ्री ट्रान्ज्याक्सन्स, फर एभ्री ट्रान्ज्याक्सन्स कारोबारलाई चाहिँ हामीले केमा व्यक्त गर्ने हुन्छ भन्दा लेखा समीकरण। एभ्री ट्रान्ज्याक्सन्स आर एक्सप्रेस इन एकाउन्टिङ इक्वेसन। एसेट्स इज इक्वल टु लायबिलिटीज प्लस इक्विटी प्लस क्यापिटल। लायबिलिटीज इक्विटी र क्यापिटल र बराबर सम्पत्ति हुन्छ भन्ने आधारमा चाहिँ हामीले कारोबार देखाएका हुन्छौँ। त्यसरी हामी कारोबार देखाउँछौँ दोहोरो लेखा प्रणाली। अनि अर्को हामीले फेरि के बुझ्नु पर्यो दोहोरो लेखा प्रणालीमा, फेरि अर्को कुरा पनि हामीले बुझ्नु जरुरी छ। दोहोरो लेखा प्रणालीमा हामी अर्को के पनि गर्छौँ भने कारोबारहरूलाई पूर्ण रूपमा उल्लेख गर्छौँ, फुल डिस्क्लोजर अफ ट्रान्ज्याक्सन्स। कारोबारलाई चाहिँ खुलस्त अथवा पूर्ण रूपमा चाहिँ खुलस्त गरिएको हुन्छ, कारोबारलाई आवश्यकता अनुसार खुलस्त गरिएको हुन्छ भनेर पनि हामी भन्छौँ। दोहोरो लेखा प्रणालीमा कारोबारको आन्तरिक जाँच पनि हुन्छ, आफै जाँच पनि हुन्छ, सेल्फ चेक पनि हुन्छ दोहोरो लेखा प्रणाली। आवश्यकता अनुसारको खाता, सहायक खाताहरू पनि तयार गरिन्छ र अन्य बुक्सहरू पनि तयार गरिन्छ। त्यसैले सेल्फ चेक चाहिँ हाम्रो दोहोरो लेखा प्रणालीमा हुन्छ भनेर तपाईँले लेख्न मिल्ने। अनि दोहोरो लेखा प्रणालीले के पनि भन्छ भने, दोहोरो लेखा प्रणालीले चाहिँ यसले चाहिँ कारोबारहरूको कारोबारहरूको लेखाङ्कन चाहिँ यथार्थ अवस्था देखिने गरेर राख्नुपर्छ भन्ने मान्यता पनि दोहोरो लेखा प्रणालीको हुन्छ भनेर हामी भन्छौँ। सरकारी लेखा दोहोरो लेखा प्रणालीमा आधारित छ। गभर्मेन्ट एकाउन्टिङ इज अल्सो बेस्ट अन डबल एन्ट्री बुक किपिङ सिस्टम। दोहोरो लेखाको विशेषताहरूलाई निम्न बुदामा उल्लेख गर्न सकिन्छ भनेर यसको विशेषताहरू मैले बताउन जान्छु। दोहोरो लेखा प्रणालीको विशेषताहरू निम्न छन् भनेर तपाईँ लेख्न सक्नुहुन्छ पोइन्ट पोइन्टमा। सबभन्दा पहिला लेख्नुहोस् ड्युअल एस्पेक्ट, कारोबारको दुई पक्ष डेबिट र क्रेडिट। ड्युअल एस्पेक्ट इङ्ग्लिसमा लेख्दा ड्युअल एस्पेक्ट देख्ने, डेबिट एन्ड क्रेडिट कारोबारको दुई पक्ष डेबिट र क्रेडिट। हरेक कारोबारलाई डेबिट र क्रेडिट अर्थात् खर्च र आम्दानीमा देखाइएको हुन्छ, सम्पत्ति र दायित्वमा देखाइएको हुन्छ। यसैलाई नै हामीले कारोबारको दुई पक्ष भन्छौँ भनेर व्याख्या गर्नु पऱ्यो भने त्यसरी लेख्नु। पहिलो पोइन्ट कारोबारको दुई पक्ष। दोस्रो पोइन्ट चाहिँ दोहोरो प्रभाव र बराबर प्रभाव, डबल इफेक्ट एन्ड इक्वल इफेक्ट। यो म बुझाउँछु डबल इफेक्ट चाहिँ कसरी हुन्छ, इक्वल इफेक्ट कसरी हुन्छ तपाईँलाई बुझाउँछु। डबल इफेक्ट भनेको दुईवटा खातामा प्रभाव पर्ने, हाम्रो हरेक कारोबारमा दुईवटा खातामा प्रभाव पर्छ। अस्ति पनि हिजो पनि मैले भने थिएँ हाम्रो एउटा मात्रै नियम छ डेबिट क्रेडिटको, आउने जति डेबिट जाने जति क्रेडिट। उदाहरणको लागि हामीले कुनै काउली किन्यौँ भने काउली डेबिट पैसा क्रेडिट हुने दुईवटा खाता भयो, एउटा काउली खाता अर्को नगद अथवा पैसा खाता भयो, ब्याङ्क खाता पनि भनिन्छ त्यो नगद पैसालाई। जुनसुकै कारोबार हुँदा पनि दुईवटा खाता हुन्छ, त्यसलाई हामीले डबल इफेक्ट भनेर भन्छ। दुईवटा खातामा प्रभाव पर्ने, इफेक्ट अन टु एकाउन्ट इन इच एन्ड एभ्री ट्रान्जेक्सन्स टु एकाउन्ट आर देयर। दुईवटा खाता हुन्छ, आलु किने पनि आलु खाता र ब्याङ्क खाता हुने, तलब दिए भने पनि तलब खाता र ब्याङ्क खाता हुने, कम्प्युटर किन्यो भने पनि कम्प्युटर खाता र ब्याङ्क खाता हुने। हरेक कारोबारको दुईवटा खाता हुन्छ, दुईवटा खातामा प्रभाव पर्दा हामीले दोहोरो प्रभाव भनेर भन्छ। बराबर प्रभाव भनेको डेबिट र क्रेडिट बराबर हुने, हामीले जति पैसा फर एभ्री डेबिट देयर इज इक्वल एन्ड अपोजिट क्रेडिट भनेर पहिले नै सिद्धान्त छ। हामीले के भनौँ, जति डेबिट हरेक कारोबारको ठिक विपरीत र बराबर क्रेडिट हुन्छ भनेर हामीले भन्यो। त्यसो भनेको मतलब डेबिट र क्रेडिट जहिले पनि बराबर हुन्छ भनेर भन्यो। डेबिटमा 50 रुपियाँ भयो भने क्रेडिटमा पनि 50 रुपियाँ हुन्छ भनेर भन्न खोजेको यो, यसलाई हामीले बराबर प्रभाव भनेर भन्छौँ। दोहोरो प्रभाव र बराबर प्रभाव चाहिँ यसको अर्को विशेषता। डेबल एस्पेक्ट भने दुई पक्ष, अर्को दोहोरो प्रभाव र बराबर प्रभाव भनेर भने, यो दुईवटा चाहिँ यसका विशेषताहरू। तेस्रो विशेषता, यो चाहिँ दोहोरो लेखा प्रणालीले लेखाका सिद्धान्तको पालना गर्छ। इट फलो दोहोरो लेखा प्रणालीले लेखाका सिद्धान्त, जनरल प्रिन्सिपल अफ एकाउन्टिङ भन्छ, जनरली एक्सेप्टेड एकाउन्टिङ प्रिन्सिपल पनि भन्छ। लेखाका सामान्य सिद्धान्तको पालना गर्दछ, यसको अर्को विशेषता थियो, लेखाका सामान्य सिद्धान्तको पालना गर्दछ भन्नु भन्नु। तेस्रो पोइन्ट, चौथो पोइन्ट, दोहोरो लेखा प्रणालीमा कारोबारहरूलाई विभिन्न बुक्स अफ एकाउन्टमा उल्लेख गरिन्छ। दोहोरो लेखा प्रणालीले जर्नलमा, लेजरमा, क्यास बुकमा, सब्सिडियरी बुकमा र फाइनल एकाउन्टसम्म विभिन्न वित्तीय प्रतिवेदनहरूमा कारोबारहरूलाई प्रविष्टि गर्ने भनेर भन्छ। विभिन्न बुक्स अफ एकाउन्टमा कारोबारको अभिलेख हुन्छ भनेर तपाईँले लेख्न सक्नुहुन्छ। विभिन्न खाता, सहायक खातामा, बुक्सहरूमा कारोबारको लेखा भनेर लेख्नु पर्यो। यो चौथो पोइन्ट, विभिन्न बुक्स अफ एकाउन्टमा कारोबारको लेखा, चौथो पोइन्ट हो है। पाँचौँ, यसमा चाहिँ आन्तरिक जाँचको पनि व्यवस्था हुन्छ, प्रोभिजन अफ इन्टरनल चेक। एउटाले गरेको काम अर्कोले स्वतः जाँच गर्ने व्यवस्था पनि दोहोरो लेखा प्रणालीमा हुन्छ। यसलाई हामीले के भन्ने भयो, प्रोभिजन अफ इन्टरनल चेक, आन्तरिक जाँचको व्यवस्था भनेर भन्यो। त्यस्तै दोहोरो लेखा प्रणालीमा सन्तुलन परीक्षणको पनि व्यवस्था हुन्छ, प्रोभिजन अफ ट्रायल ब्यालेन्स भन्छ इङ्ग्लिसमा। सन्तुलन परीक्षण भनेको डेबिट र क्रेडिटको टोटल हो, मिल्यो कि मिलेन, डेबिट र क्रेडिट एसेसल ल्यालिटी बराबर छ कि छैन भनेर बेला बेला चेक गर्न मिल्ने, त्यो व्यवस्था पनि हाम्रो यो दोहोरो लेखा प्रणालीमा हुन्छ। किनकि यसले सन्तुलन परीक्षण ट्रायल ब्यालेन्स बनाउने व्यवस्था पनि यसमा छ, प्रोभिजन अफ ट्रायल ब्यालेन्स। अर्को चाहिँ दोहोरो लेखा प्रणालीले आवश्यकता अनुसारको विवरण उपलब्ध गराउँदछ, इट प्रोभाइड्स नेसेसरी इन्फर्मेसन्स। जे जे विवरण आवश्यक पर्ने हो त्यो सबै नै यसले उपलब्ध गराउँदछ, आवश्यकता अनुसारका विवरण उपलब्ध गराउने। पोइन्ट मैले बताएँ, आवश्यकता अनुसारका विवरण उपलब्ध गराउँछ। अर्को यसले पूर्ण विवरण उपलब्ध गराउँछ, त्यसलाई हामीले फुल डिस्क्लोजर भनेर भन्छ, पूर्ण विवरण पनि यसले उल्लेख गराउँछ गर्दछ भनेर मान्छ। अर्को पनि यसको विशेषता छ, डेबिट क्रेडिटको सिद्धान्तमा आधारित हुन्छ। डेबिट क्रेडिटका विभिन्न नियम छन्, ती नियमको पालना चाहिँ यसले गर्छ, इट फलो द रुल्स अफ डेबिट एन्ड क्रेडिट, त्यो पनि यसको व्यवस्था भनेर हामीले विशेषतामा लेख्न सक्छौँ। अर्को दोहोरो लेखा प्रणालीमा लेखा परीक्षणको पनि व्यवस्था हुन्छ, हामीले दोहोरो लेखा प्रणालीमा चाहिँ लेखा परीक्षणको पनि व्यवस्था हुन्छ भनेर प्रोभिजन अफ अडिटिङ पनि हामी लेख्न सक्छौँ। दोहोरो लेखा प्रणालीका यिनै विशेषताहरूले गर्दा दोहोरो लेखा प्रणालीलाई उत्कृष्ट लेखा प्रणालीको रूपमा लिइन्छ भनेर हामीले लेख्दै भयौँ। आज मैले तपाईँलाई पढाएको पाठ चाहिँ दोहोरो लेखा प्रणाली के हो, यसका विशेषताहरू के हुन्, नगद र प्रोद्भावीमा आधारित लेखा प्रणालीमा के भिन्नता छ भन्ने हाम्रो पाठमा त्यति छ खासमा। नगद र प्रोद्भावीमा आधारित लेखा प्रणाली र अनि दोहोरो लेखा प्रणाली यसको विशेषता हाम्रो कोर्समा चाहिँ त्यही थियो, तर त्यो कोर्सको कुराले नपुग्ला भनेर हामीले यत्रो कुराहरू अहिले जति पनि लेखाका सिद्धान्तहरू, लेखा के हो, लेखा प्रणाली के हो, सरकारी लेखाका सिद्धान्तहरू के छन्, नगदमा आधारित लेखा के हो, प्रभावी लेखा के हो, कमजोरी के छन्, फाइदा के छन्, बेफाइदा के छन्, यो सबै कुराहरू तपाईँहरूलाई मैले बताएँ। यो चाहिँ सिलेबसभन्दा पनि बाहिर थियो जहाँमा सोध्न सक्ला भने। अब म फेरि अर्को यसैमा बताउँछु सिलेबसभन्दा बाहिर है, यो फेरि बताउनु दोहोरो लेखा प्रणालीको फाइदा र बेफाइदा भने पनि के लेख्ने तपाईँले अब त्यो पनि त्यतापट्टि पनि एकछिन कुरा गरौँ। दोहोरो लेखा प्रणालीको फाइदा के हो भनेर भन्यो भने सबै विशेषता लेख्न मिल्छ, सजिलो छ, जे जे अहिले मैले विशेषता भने जस्तै यसले दोहोरो प्रभाव बराबर प्रभाव देखाउँछ, आवश्यकता अनुसारका विवरण दिन्छ, यथार्थ अवस्था देखाउँछ, आन्तरिक जाँचको व्यवस्था छ दोहोरो लेखा प्रणालीमा, कारोबारहरूलाई चाहिँ नियन्त्रण गर्छ, सबै कारोबारको अभिलेख राख्छ, त्यो जम्मै कुरा तपाईँले फाइदामा लेख्न सक्नुहुन्छ। जे जे मैले विशेषताहरू भने सबै फाइदा हो त्यो दोहोरो लेखा प्रणाली। अब बेफाइदा पनि छ, बेफाइदा के बताउँछु है। पहिलो बेफाइदा, दोहोरो लेखा प्रणाली सबै संस्थाहरूले मेन्टेनै गर्न सक्दैन, सानो दोहोरो लेखा प्रणालीमा लेखिराख्न सक्दैन, गाह्रो हुन्छ, त्यसैले सबै संस्थाको लागि यो उपयोगी छैन। पहिलो बेफाइदा, साना संस्थाको लागि यो उपयोगी छैन। दोस्रो बेफाइदा, दोहोरो लेखा प्रणाली कम्प्लिकेटेड छ, जटिल छ, धनजटिलो छ, किनकि यसमा धेरै कुराहरू जम्मा गरेर इन्फर्मेसन दिनुपर्ने हुन्छ, कम्पाइल भन्छ त्यसलाई, जम्मा गर्ने कामलाई चाहिँ कम्पाइल भन्छ। इट इज कम्प्लिकेटेड बिकज वी हेभ टु कम्पाइल अल द इन्फर्मेसन फर रिपोर्टिङ, त्यो चाहिँ गाह्रो काम। दोस्रो तेस्रो दोहोरो लेखा प्रणालीको लागि बढी जनशक्ति चाहिन्छ, किनकि इन्टर्नल चेक गर्नुपर्ने कारणले गर्दा यसले जनशक्ति पनि बढी माग गर्छ, मोर ह्युमन रिसोर्स आर रिक्वायर्ड, इट इज कस्टली, त्यस कारणले महँगो छ भनेर पनि भन्छ, यो लागत लाग्छ महँगो छ भनेर पनि भन्छौँ हामी। यो दोहोरो लेखा प्रणाली कस्टली लेखा प्रणाली हो, लागत लाग्ने लेखा प्रणाली हो पनि भन्छ। अर्को अनि हामीले के पनि भन्छौँ भने सँगसँगै यसको अर्को बेफाइदा दोहोरो लेखा प्रणालीको, दोहोरो लेखा प्रणालीमा चाहिँ कारोबारहरू कहीँ मिसलिड भयो, कुनै एक ठाउँमा गल्ती भयो भने त्यसलाई सुधार्नको लागि चाहिँ हामीले धेरै समय लाग्छ, इमिडिएटली सुधार्न सक्दैन, सुधार्न नसकिन्छ, बट इट टेक्स टाइम। दोहोरो लेखा प्रणालीमा कुनै कारोबार छुट्यो वा कुनै कारोबारमा गल्ती भयो भने सुधार्न चाहिँ हामीलाई टाइम लाग्छ, इट टेक्स टाइम फर एडजस्टमेन्ट, इट टेक्स टाइम फर करेक्सन, त्यो हामीले बुझ्नु पर्छ। अर्को दोहोरो लेखा प्रणालीमा चाहिँ फाइनल एकाउन्ट अनिवार्य हुन्छ, हामी जब दोहोरो लेखा प्रणाली बनाउँछौँ भने यसको मिलान गर्नको लागि हामीले अन्तिम प्रतिवेदन तयार गर्नुपर्छ, अन्तिम खाता ब्यालेन्स सिट लस चाहिँ बनाउनै पर्छ, लिङ्क हुन्छ त्योसँग, त्यसको पनि यसले डिमान्ड गर्छ, जो सबैले बनाउन जरुरी हुँदैन, फेरि कसैले लेखा राख्यो उसले ब्यालेन्स सिटै बनाउनु पर्ने, कानुनी आवश्यकता हुनेले त पर्यो, जसलाई कानुनै आवश्यकता छैन त्यसले त ब्यालेन्स सिट प्रफिट एन्ड लस बनाउनु पर्दैन, तर दोहोरो लेखा प्रणालीले त्यो पनि माग गर्छ, त्यस कारणले पनि यसको यो चाहिँ यो लेखा प्रणाली चाहिँ सबैलाई उपयुक्त पनि हुँदैन, सजिलो पनि हुँदैन भनेर यसको बेफाइदामा चाहिँ तपाईँहरूले त्यो लेख्न सक्नुहुन्छ। तर बेफाइदा हुँदा हुँदै पनि हामी दोहोरो लेखा प्रणालीबाट बाहिर जान सक्दैनौँ, यो नै उपयुक्त लेखा प्रणाली हो भनेर हामीले बुझ्नु पर्यो। अब जाँचमा कस्तो क्वेसन आउँछ सर भनेर सोधेको थियो, म क्वेसन जाँचको क्वेसन र यसको उत्तर म अहिले सधैँ भन्छु। सरकारी लेखा प्रणालीबाट आर्थिक अनुशासन कायम गर्न के कतिको योगदान पुग्ने देख्नुहुन्छ भनेर सोधे हामीलाई जाँच। सरकारी लेखा प्रणालीबाट चाहिँ आर्थिक अनुशासन कायम गर्न के कतिको योगदान पुगेको देख्नुहुन्छ भन्यो भने हामीले कस्तो उत्तर लेख्ने सर भन्ने तपाईँले सोध्यो। प्रश्न पनि मैले बताएँ, सरकारी लेखा प्रणालीले आर्थिक कारोबार आर्थिक अनुशासन कायम गर्न कतिको भूमिका निर्वाह गरेको छ भनेर सोध्यो भने हामीले के लेख्ने, सरकारले लेख्ने आधार रेखा राख्ने आधार हिजो भनिसकेका थिएँ सत्यकुमारी जोशीजी, यो तपाईँको छुटे छ। सरकारले लेख्ने राख्ने आधार भनेको के हो त भन्दा, एउटा चाहिँ सरकारले लेखा राख्ने आधार नगद भयो, नगदमा आधारित छ लेख्नु पर्यो, लेखाका सिद्धान्तमा आधारित हो भनेर लेख्नु पर्यो, मलेको फारमहरू यसको आधार हो भनेर लेख्नु पर्यो। त्यसपछि गएर सरकारले लेखा राख्ने आधार भनेको चाहिँ हाम्रो ऐन नियम कानुन हो, प्रचलित ऐन नियम कानुन हो भनेर लेख्नु पर्यो, लेखा मान पनि हो भनेर लेख्नु पर्यो। त्यसपछि सरकारले लेख्ने आधार चाहिँ लेखा राख्ने आधार डेबिट क्रेडिटका नियम दोहोरो लेखा प्रणालीका सिद्धान्त पनि भनेर लेख्नु पर्यो। यी कुराहरू पनि मैले भन्ने अहिले पनि भन्ने है, अब मैले भनेको कुरा तपाईँहरू ध्यान दिनुभयो, मेरो कुरा अहिले के भनेको थिएँ भने सरकारी लेखा प्रणालीबाट आर्थिक अनुशासन कायम गर्न, वित्तीय अनुशासन कायम गर्न के कतिको योगदान पुगेको छ भनेर हामीलाई क्वेसन सोध्यो भने हामीले के लेख्ने उत्तर भन्नेमा म थिएँ है। सबैले क्वेसन सुन्नु भएको छ, सबैले क्वेसन सुन्नु भएको छ कि सुन्नु भएको छैन? क्वेसन सुन्नु भएको छ भने यहाँ यस सर भनेर लेख्नुहोस्, सुन्नु भएको छैन भने म फेरि लेखिदिन्छु। मैले भनेको क्वेसन सुन्नु भएको छ, जाँचमा आउन सक्ने क्वेसन सर भन्नुहोस् भन्नुभएको थियो, मैले अहिले बताएँ, सुनिन्छ गुड ल है। अब मैले उत्तर भने गुड गुड अब भइहाल्यो, म उत्तर भन्दैछु। अब हामीले के लेख्नु पर्यो भने सरकारी लेखा प्रचलित कानुनमा आधारित लेखा प्रणाली हो, लेखाका सिद्धान्तमा आधारित लेखा हो, दोहोरो लेखा प्रणालीमा आधारित लेखा प्रणाली हो, नगदमा आधारित लेखा प्रणाली हो, बजेटद्वारा यो नियन्त्रित हुन्छ, वित्तीय अनुशासन जिम्मेवारी कायम गर्नुपर्ने व्यवस्था सरकारी लेखामा छ, यो यसको लेखा परीक्षण पनि हुन्छ, यो सरकारी लेखा ठिक छ वा छैन भनेर महालेखा परीक्षक कार्यालयद्वारा लेखा परीक्षण हुन्छ, लेखा राख्दा कुनै गल्ती भयो भने महालेखा परीक्षकले अनियमितता र बेरुजु समेत प्रतिक्रिया दिने व्यवस्था यो लेखा प्रणालीमा छ भनेर लेख्नु पर्यो। अब यसको उत्तर यो हाम्रो किशोर सिग्दलको म उत्तर अहिले दिन्छु, अहिले मैले भनेकोमा लाग्नुहोस् भने छुट्ला अहिले, म फेरि दोहोऱ्याउँदिनँ अहिले भनेको। अनि त्यसपछि सँगसँगै सरकारी लेखा राख्नको लागि तोकिएका फारमहरू छ, तोकिएका ढाँचा छ, तोकिएको साङ्गठनिक संरचना छ, छुट्टै लेखा समूह छ, त्यो पनि तपाईँले पनि देख्नु पर्यो, आन्तरिक जाँचको व्यवस्था छ, आन्तरिक नियन्त्रणको व्यवस्था छ, प्रतिवेदन प्रणालीको व्यवस्था छ। सरकारी लेखामा भएका यी व्यवस्थाहरूले सरकारी लेखाबाट वित्तीय अनुशासन कायम गर्न उल्लेख योगदान पुग्ने देखिन्छ। सँगसँगै सरकारी लेखा नगदको नियन्त्रणतिर केन्द्रित छ, यसले नगदको दुरुपयोग हुन दिँदैन, जिन्सी धनमालहरू सम्पत्तिको दुरुपयोग हुन दिँदैन यसले, यो लेखा प्रणालीमा जिम्मेवार र जवाफदेताको पनि व्यवस्था गरिएको छ, लेखा उत्तरदायी अधिकारीको व्यवस्था गरिएको छ, सँगसँगै लेखा राख्नेले गलत गरेमा त्यसलाई कारवाही गर्ने व्यवस्था पनि छ, बेरुजु भएमा कारवाही गर्ने व्यवस्था छ, लेखा राख्दा समयमा बरगुजारत गरेन भने पनि कारवाही गर्ने व्यवस्था छ। लेखा राख्ने क्रममा यी भएका व्यवस्थाहरूले गर्दा सरकारी लेखाबाट वित्तीय अनुशासन कायम गर्ने काममा पूर्ण रूपमा योगदान पुग्दछ भनेर भन्न सकिन्छ भन्ने हिसाबले उत्तर लेख्नु पर्यो। तर पनि सरकारी लेखामा केही कमजोरीहरू छन्, सरकारी लेखा प्रणालीमा भएको कमजोरी, लेखाङ्कनमै कमजोरी भएको कारणले बेरुजुहरू निक्लिने, आर्थिक अनियमितताहरू हुने, समयमा प्रतिवेदन नहुने, सँगसँगै चाहिँ प्रतिवेदनहरू तुलनायोग्य नहुने जस्ता यसका कमजोरीहरू पनि छन्। र यी कमजोरीहरूलाई सुधार्दै सरकारी लेखामा अझ थप सुधार गर्दै यसलाई चाहिँ आर्थिक अनुशासन कायम गर्ने प्रणालीमै लानु उपयुक्त देखिन्छ भनेर तपाईँले अलिकति लास्टमा कन्क्लुजन यसरी कुराको उत्तर लेख्नुपर्ने हुन्छ। पछि कुरा लेखेर नेगेटिभ लेख्ने होइन, सरकारी लेखा खराबी लेखेर चाहिँ सरकारी लेखाबाट वित्तीय नियन्त्रण हुन्छ भन्ने अनुशासन कायम हुन्छ भन्ने उत्तर लेख्न सकिन्न, त्यसलाई पछि बनाएर लेखेर उत्तर लेख्नुपर्ने हुन्छ। अनि तर यसबाट यहाँ यो तपाईँले किशोर सिन्दलजी किन चाहिँ कन्फ्युज हुनुभयो मैले बुझ्न सकिनँ, नेपालको लेखा प्रणाली नगदमा आधारित हो र दोहोरो लेखा प्रणालीमा आधारित पनि हो, नगदमा आधारित लेखा प्रणाली दोहोरोमा आधारित होइन भनेको होइन, नगदमा आधारित लेखा प्रणाली दोहोरो लेखा प्रणालीमा आधारित हुन्छ, दोहोरो लेखा प्रणाली नै हो, दोहोरो लेखा प्रणालीमा आधारित छ, त्यसैले यसबाट प्रतिवेदन बनाउन सकिन्छ। तर यो प्रोद्भावी नभएको हुनाले यसले बाँकी कारोबारको लेखा राख्दैन, अहिलेको दायित्व पछिको दायित्व पनि लेखा राख्दैन, सम्पत्ति पुँजी दायित्वको पनि पुरै यथार्थ अवस्था देखाउन सक्दैन प्रोद्भावी नभएको हुनाले। त्यस कारणले चाहिँ यो लेखा प्रणाली पूर्ण छैन भनिएको हो। दोहोरो लेखा प्रणाली नभएर पूर्ण नभएको भनिएको होइन, किशोर सिद्धलजीले बुझ्नु पर्यो कुरा। सरकारको नेपालको लेखा प्रणाली नगदमा आधारित लेखा प्रणाली हो, सम्पूर्ण प्रतिवेदन यसले देखाउन सकिँदैन पक्का हो, तर दोहोरो लेखा प्रणालीमा आधारित चाहिँ हो। दोहोरो प्रभावको आधारमा, बराबर प्रभावको आधारमा, डेबिट क्रेडिटको आधारमा दोहोरो लेखा प्रणालीका सिद्धान्तलाई अवलम्बन गरेर लेखा राख्छ यसले, तर उधारो कारोबारको लेखा राख्दैन। यो दोहोरो लेखा प्रणालीले नगद र उधारो दुवै राख्नुपर्छ भन्ने हुन्न, उधारो कारोबारको लेखा नराख्ने पनि दोहोरो लेखा प्रणाली फलो गर्न सकिन्छ। हामीले उधारो कारोबारको मात्र लेखा नराखेको सरकारी लेखामा दोहोरो लेखा प्रणालीलाई पूर्ण रूपमा अवलम्बन गरेका छौँ। त्यही उधारो कारोबारको लेखा नराख्ने सम्पूर्ण कारोबारहरूको अभिलेख नराख्ने हुनाले यसलाई प्रोद्भावीमा लानु परेको हो। दोहोरो लेखा प्रणाली चाहिँ आफै छ, दोहोरो लेखा प्रणाली हुँदा हुँदै पनि नगदमा आधारित लेखा प्रणाली पूर्ण भएन, त्यस कारणले यसलाई प्रोद्भावीमा लानु परेको हो। यसरी प्रश्न बनाउनु पर्यो, श्रीमान किशोर सिद्धलजीले यसरी बुझ्नु पर्यो है, कुरा यसरी बुझ्नु पर्यो। तपाईँलाई प्रश्न भयो भने यहाँ प्रश्न भयो भने लेख्नुहोस्, बुझ्नु भएन भने चाहिँ च्याट बक्समा फेरि आएन डर भनेर लेख्नुहोस्। किशोर सिद्धजीलाई मैले भने, अरूलाई पनि मैले बताउँदैछु। अनि एकजना चाहिँ यहाँ प्रवेश बुढा बडुवालजीले गो लेख्नु भएको रहेछ, प्रवेश बडुवालजीलाई चाहिँ क्वेसन लेखिदिनु होला। जो जोले तपाईँले क्वेसन बुझ्नु भएको थियो च्याट बक्समा लेखिदिनुहोस्, प्रवेश बडुवालजीले चाहिँ क्वेसन बुझ्नु भएको रहेछ, त्यो क्वेसन चाहिँ लेखिदिनु पर्यो है। प्रवेश बडुवालजीलाई क्वेसन लेखिदिनुहोस् है, साथीहरूको को छ। ओके, अब यसपछि मैले आजलाई चाहिँ अब 4 मिनट पढाउँछु, 9 बजेपछि म पढाउँदिनँ तपाईँहरूलाई, 4 मिनट म तपाईँलाई बताउँछु। आजको कुरा हिजोको कुरा पनि तपाईँहरूले फेरि भोलि सोध्न सक्नुहुन्छ मलाई, भोलि पहिला तपाईँहरूले के बुझ्नु भएको थिएन त्यो कुरा पुरै मैले बताएर मात्रै अनि म नयाँ पाठ सुरु गर्छु ल, टेन्सन लिनु पर्दैन। मैले जम्मा दुइटा आज केही धेरै कुरा पढाएको छैन, यो नगदमा आधारित लेखा प्रणालीको खराबी के हो भन्ने पढाएँ, सरकारी लेखा प्रणालीको कस्तो छ भनेर पढाएँ, सरकारी लेखा कमजोरीहरू अघि नै बताइदिएको छ मैले, क्वेसन आउँछ सक्छ त्यो सरकारी लेखामा के कस्ता चुनौती कमजोरीहरू छन्, सुधार कसरी गर्न सकिन्छ, त्यसको उत्तर पनि मैले भन्ने, यसलाई कसरी प्रोद्भावीमा लान सकिन्छ र प्रोद्भावीमा लानलाई के चुनौती छन् कठिनाइ छन् त्यो कुरा पनि अन्त मैले सोध्नु भएको थियो, त्यो मैले बताइदिइसकेँ। अब मात्र अब एउटा कुरा के बुझ्नु पर्यो हामीले, अब हामीले बुझ्नु पर्ने कुरा म बताउँछु हामीले के कुरा बुझ्ने भनेर। हामीले चाहिँ यो सरकारी लेखा प्रणालीमा अहिले भएको सुधार, अहिले के रिफर्महरू भएको छ भनेर भन्यो, के रिफर्म चाहिँ सरकारी लेखामा अहिले भएको छ रिसेन्ट रिफर्महरू, र यसले चाहिँ यो रिफर्महरूले चाहिँ तपाईँलाई सरकारी लेखालाई चाहिँ राम्रो बनाउँछ कि बनाउँदैन, यति मात्रै कुरा म बताउँछु लास्टमा। सरकारी लेखामा अहिले रिसेन्टली केही सुधारहरू भएका छन्, सरकारी लेखाका सुधारहरू अहिले भएका सुधारहरू के हुन्छ भन्दा, एउटा यो प्रविधि मैत्री बन्दै गएको छ, सरकारी लेखा प्रविधि मैत्री बन्दै गएको छ पहिला। दोस्रो, सरकारी लेखामा सङ्केतीकरणको व्यवस्था छ, यसलाई चाहिँ हामीले नम्बरिङ गरेर कोडिङ गरेर यसलाई क्लासिफाई गरेर वर्गीकरण गरेर कोडिङ गर्ने गरेका छौँ, सङ्केतीकरणको व्यवस्था छ, सुधार है, आइटी बेस हुँदै गएको सङ्केतीकरण गरिएको। दोस्रो, तेस्रो छ नि यो टिएसए लागू गरिएको छ, एकल खाता कोष प्रणाली भन्ने लागू गरिएको छ, यसले प्रतिवेदन प्रणाली राम्रो बनाएको छ। यो टिएसए के हो, एकल कोडिङ के हो म पछि भनिदिन्छु, त्यसको टेन्सन नलिनु होला। अर्को चाहिँ फेरि सुधार हामीले के गर्यो भने वित्तीय उत्तरदायित्व व्यवस्था छ, अहिले मन्त्रीलाई विभागीय मन्त्रीलाई नै वित्तीय उत्तरदायित्व बनाएको छ, वित्तीय उत्तरदायित्व व्यवस्था छ। समयमा प्रतिवेदनको व्यवस्था छ, टाइमली प्रतिवेदनहरू आउँछ, अहिले एकदमै टाइममा प्रतिवेदनहरू आउँछ। सफ्टवेयर छ, रेभिन्यूको खर्चको जिन्सीको राजस्वको अलग अलग चाहिँ सफ्टवेयर पनि हामीले बनाएका छौँ, छुट्टा छुट्टै सफ्टवेयरमा लेखाएर हामी पनि हामीले बनाएको छौँ, हेर्न सक्छौँ। त्यसपछि अर्को सरकारी लेखामा सुधार गर्ने भनेको सरकारी लेखाको गुणस्तरीयता पनि मापन गर्ने गरिया छ, अहिले सार्वजनिक लेखाको चाहिँ वित्तीय उत्तरदायित्व केन्द्र भन्ने छ, सरकारी लेखाको गुणस्तरीयताको पनि मापन गर्ने गरिएको छ। अर्को, सरकारी लेखामा चाहिँ टिप्पणीहरू लेख्न थालेको छ, टिप्पणी भनेको लेखामा के कुराहरू छ, के कस्तो नीतिले लेखा राखेको थियो भन्ने कुरा, लेखाको टिप्पणी, यसलाई नोट्स टु एकाउन्ट भनेर भन्छ इङ्ग्लिसमा, लेखाको टिप्पणीहरू, मुख्य नीतिहरूको पनि व्यवस्था गरिएको छ, यो नीतिमा लेखा राखेको भनिएको छ, लेखा राख्दा यही कुरालाई अवलम्बन गरियो भने टिप्पणीको पनि कुरा लेखिएको छ। टिप्पणी भनेको तपाईँ टिप्पणी लेख्ने भने होइन, लेखामा चाहिँ फर्दर व्याख्या गर्नको लागि व्याख्या पनि गरिएको, अनि लेखा चाहिँ संक्षिप्तमा यो आधारमा यस्ता कुरालाई मानेर लेखा राखेको यी समावेश छ हाम्रो लेखामा भन्ने कुरालाई टिप्पणी भनेर भन्छ। यी चाहिँ अहिले सरकारले लेखामा भएका सुधारहरू हुन्। यिनै सुधारहरूलाई कन्टिन्युटी गर्दै, यिनीहरूलाई निरन्तरता दिँदै, सरकारी लेखालाई व्यवस्थित गर्दै गयो भने सरकारी लेखाबाट चाहिँ वित्तीय प्रतिबन्धहरू यो पूर्ण रूपमा प्रभावी नभए पनि यसले सरकारको आवश्यकता पुरा गर्दै अन्तर्राष्ट्रिय लेखा प्रणाली अनुरूपकै लेखा प्रणालीको लागि पनि योगदान पुर्याउँछ भनेर यसरी लेख्नु पर्यो। अहिलेको अब सुधारको कुरा गरेर त्यसलाई पोजिटिभ लेख्नु पर्यो। नेपालको सरकारी लेखाले वित्तीय प्रणाली क्षेत्रमा पारेको योगदान बताइदिन्छु। डबल एकाउन्टिङ सिस्टम भने डबल प्रेमबहादुर बडुवा दाजुले सोधेको छ नि, आइफ चाहिँ क्यास र एक्रुअल बेस एकाउन्टिङ सिस्टम हुन् भन्दा भन्न सकिन्छ भनेर पनि लेख्ने होइन। डबल एकाउन्टिङ सिस्टमको टाइप चाहिँ होइन, डबल इन्ट्री सिस्टमको टाइप चाहिँ हामीले टाइप्स भन्ने हुँदैन, दोहोरो लेखा प्रणालीको टाइप्स भन्ने छैन। दोहोरो लेखा प्रणाली सबै टाइप्स नै चाहिँ क्यास बेसिस पनि, एक्रुअल बेसिस पनि, यो कस्ट एकाउन्टिङ पनि, फाइनेन्सियल एकाउन्टिङ पनि सबै डबल डबल इन्ट्री सिस्टमकै टाइप्सहरू हो। त्यही सिङ्गल इन्ट्री ब्याङ्क अरू सबै डबल इन्ट्रीका डबल एकाउन्टिङ सिस्टमका टाइप्सहरू हो। तपाईँले सोधेको कुरा चाहिँ उत्तर त्यहाँबाट लेख्न मिल्यो। क्यास पनि हो, एकुरल पनि हो, पूर्ण प्रोधावी, सुधारी प्रोधावी, एकदमै डबल एकाउन्टिङ सिस्टम सबै। वित्तीय क्षेत्रमा पुऱ्याएको योगदान लास्ट है हो, हाम्रो प्रवेश बडुवालाजीले सोधेको कुरा लास्ट हो, यसपछि म पढाउँदिनँ लास्ट क्वेसन, त्यसपछि तपाईँहरूले भोलि मात्र हाम्रो भेट हुन्छ। भोलि कति बेला भने माधवजीले भन्नुहुन्छ है, दिउँसो पढ्ने हो कि अथवा बेलुका चाहिँ नपढ्ने, भोलि दिउँसो पढ्ने भनेर माधवजीलाई भन्नुभयो। भोलि भन्नु सरकारी लेखा प्रणाली वित्तीय क्षेत्रमा के योगदान पुऱ्याएको बताउँछु। सरकारी लेखा प्रणालीले एउटा त सरकारको वित्तीय अवस्था देखाउने भयो, एउटा सरकारको यथार्थ वित्तीय अवस्था देखाउँछ, यसले सरकारको वित्तीय जानकारीहरू दिन्छ अर्थ मन्त्रालयलाई, बजारले आँकडाहरू यति खर्च भयो, यति आमदानी भयो, यति वैदेशिक ऋण छ, यति दायित्व छ भने यसले आँकडा उपलब्ध गराएर निर्णय गर्नलाई पनि सजिलो बनाइदिएको छ, लेखा परीक्षण गर्नलाई सजिलो बनाइदिएको छ, वित्तीय प्रतिवेदन दिनलाई सजिलो बनाइदिएको छ, त्यो योगदान हो यसको। अर्को सरकारी लेखा प्रणालीले नियन्त्रण पनि गरिदिएको छ, यो अनावश्यक खर्चहरूको नियन्त्रण पनि गरिदिएको छ, यसले अनुशासन कायम गर्न पनि हेल्प गरिरहेछ, जथाभावी खर्च गर्ने कुरा पनि कन्ट्रोल गरिरहेको छ, त्यो पनि वित्तीय क्षेत्रमा पुऱ्याएको योगदान हो। यो क्वेसन राम्रो सोधेको छ है, यो बल्ल अहिले प्रवेश बदुवालजीले बल्ल पहिलोचोटि चाहिँ राम्रो क्वेसन सोध्यो उहाँले, अघि उहाँ म लेखिरहेको थियो, यहाँ चाहिँ राम्रो क्वेसन चाहिँ उहाँले सोधेको एकदम ठिक छ है, राम्रै क्वेसन सोधेको छ। अर्को यसले अनुशासन कायम गर्नलाई पनि योगदान पुऱ्यायो, वित्तीय जवाफदेहिता, वित्तीय अनुशासन कायम गर्ने योगदान पुऱ्यायो, यसले वित्तीय हिनामिना हानि नोक्सानीको संरक्षण गर्नेमा बनायो, लेख पारदर्शी बनाउने, लेखालाई पारदर्शी बनाउने काम गर्यो, वित्तीय अनुशासन पालना गर्यो यसले, अनि सँगसँगै चाहिँ यसले वित्तीय पहुँच, आम नागरिकको वित्तीय पहुँच पनि पुऱ्याइदिएको छ, किनकि यसलाई चाहिँ 24 घन्टा चाहिँ लोकतन्त्रमा राखिदियो, कागजको भुक्तानी भयो, के भयो भन्ने कुरा पनि बनाइदिएको छ। कि सुशासनको प्रवर्धन गर्नलाई पनि योगदान पुऱ्यायो, वित्तीय क्षेत्रलाई चाहिँ सुशासन पूर्ण बनाउनुको लागि पनि योगदान पुऱ्यायो। यस्तो कुराहरू चाहिँ सरकारी लेखा प्रणालीले वित्तीय क्षेत्रमा पुऱ्याएको योगदानको बारेमा तपाईँले लेख्न सक्नुहुन्छ सबैजनाले है। अनि लास्टमा कन्क्लुजन के लेख्ने भने, सरकारी लेखा प्रणालीले वित्तीय क्षेत्रमा भएका अराजकहरू, अनियमितताहरूलाई नियन्त्रण गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ, विश्वसनीय, भरपर्दो, पारदर्शी बनाउनको लागि उल्लेख्य योगदान पुऱ्याएको छ भनेर लास्टमा कन्क्लुजन पनि लेख्यो। यसले वित्तीय क्षेत्रमा, सरकारको वित्तीय क्षेत्रमा ठुलो सुधारको अपेक्षा गर्न सकिन्छ, महसुस गर्न सकिन्छ। आजलाई यति है, तपाईँहरू सबैलाई गुड नाइट। आज हामीले जति पढ्यौँ यति यही कुराहरूको बारेमा आज डिस्कस गऱ्यौँ, योभन्दा बढी आज पढेर बुझ्दैन भने योभन्दा धेरै जानु तपाईँलाई बुझ्नु पनि गाह्रो हुन्छ, सबैले एउटै हिसाबले बुझ्नु पनि सक्दैन नि। फेरि आजको कुरा हिजोको कुरा तपाईँले भोलि पनि सोध्न सक्नुहुन्छ, तपाईँलाई सोध्नलाई केही डर छैन, भोलि पनि के जान्नु भएन फेरि दोहोऱ्याउनु पऱ्यो भने पनि म त्यहाँनिर लेख्नुभयो भने के कुरा तपाईँलाई ती लेखिदिया हुन्छु, केही फरक पर्दैन। सर्भर नयाँ नयाँ कुरा सोध्नुभयो भने नयाँ नयाँ कुरा गर्नुभयो सजिलो हुन्छ,